बुलबुल एउटा ईरानी चरा उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल पुराना ती कहानीमा म सम्झन्थे तिमीलाई पुराना ती कहानीमा म सम्झन्थे तिमीलाई थिए मिठो जवानीमा म सम्झन्थे तिमीलाई म स्वप्नबीच देख्थे रातमा पुरै तिमी मात्रै म स्वप्नबीच देख्थे रातमा पुरै तिमी मात्रै सुनौला हर बिहानीमा म सम्झन्थे तिमीलाई थिए मिठो जवानीमा म सम्झन्थे तिमीलाई दियौ आफ्नो चिनो फोटो म चुम्थे प्यारले चुम्थे दियौ आफ्नो चिनो फोटो म चुम्थे प्यारले चुम्थे रहुन्जेल त्यो सिरानीमा म सम्झन्थे तिमीलाई थिए मिठो जवानीमा म सम्झन्थे तिमीलाई म बाँच्दा दुःखले प्रिया तिमी नै साथमा हुन्थ्यौ म बाँच्दा दुःखले प्रिया तिमी नै साथमा हुन्थ्यौ र दुख्दो जिन्दगानीमा म सम्झन्थे तिमीलाई पुराना ती कहानीमा म सम्झन्थे तिमीलाई थिए मिठो जवानीमा म सम्झन्थे तिमीलाई नुवाकोट स्थायी निवास भई हाल अमेरिकाको वासिङटन रहँदै आउनुभएका कृष्ण कुसुमको यसै गजल वाचन सँगसँगै उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल लिएर आज पनि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं। शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभ रात्रि उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आज बुधबारको साँझमा हामी तपाईँलाई सुमधुर हिन्दी उर्दू गजल सहित तपाईँका पत्र तथा गजलको वाचन सुनाउनेछौ। बुलबुलको पहिलो कोसेली यो एउटा गजल राख्दैछु। आप जैसे हसीन चेहरों म कर्मसँग समय साड्दै हिँडिरहेँ म कर्मसँग समय साड्दै हिँडिरहेँ सिउँदै मन फेरि फाड्दै हिँडिरहेँ हिँड्दैमा मसँग कोही महामी हुँदैन हिँड्दैमा मसँग कोही महामी हुँदैन म एक्लै जिन्दगी काट्दै हिँडिरहेँ म कर्मसँग समय साड्दै हिँडिरहेँ देखेका सपनाहरू पुरा नभइदिँदा देखेका सपनाहरू पुरा नभइदिँदा हृदयको मसानमा गाड्दै हिँडिरहेँ म कर्मसँग समय साड्दै हिँडिरहेँ दुश्मन दुःख दरिद्रता मसँगको दुश्मन दुःख दरिद्रता मसँगको फुक्दै धुवाँ झैँ पछाडि छाड्दै हिँडिरहेँ म कर्मसँग समय साड्दै हिँडिरहेँ सिउँदै मन फेरि फाट्दै हिँडिरहेँ पहिलोपल्ट बुलबुलमा गजल पठाउनु भएको भनेर लेख्नुभएको छ कृष्ण उपाध्याय उहाँको नाम उहाँले ठेगाना चाहिँ खुलाउनु भएको छैन कृष्णजी अब गजल पठाउँदा नाम र ठेगाना पनि उल्लेख गरेर पठाउनुहोला भन्ने मैले अनुरोध गर्दै म अर्को गजल वाचन गर्दैछु नारायण प्रसाद अरियालको ढोला दुई धादिङ उहाँको स्थायी निवास हाल त्रिचन्द्र कलेज बहुमुखी क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पस अध्ययनरत हुनुहुन्छ लेख्नुहुन्छ म तपाईँको कार्यक्रमको फुर्सदको श्रोता हुँ नेपाली साहित्यका अन्य केही विधामक केही कलम चलाए पनि गजल लेखन चाहिँ मेरो रुचिको विषय होइन तर बुलबुलमा वाचन हुने केही गजल सुन्दा भने कता कता गजल कुरु जस्तो पनि लाग्छ त्यस कार्यक्रममा उपस्थित भई गजल गाउने पद्मकन्या क्याम्पस बाग बजारकी स्रष्टा सावित्री पौड्यालको गजल सुनेपछि मलाई पनि त्यसको प्रतिक्रिया लेख्न मन लाग्यो र यो गजल लेख्ने प्रयास गरेको छु भनेर उहाँले लेख्नुभएको छ र सम्भव भयो भने सावित्रीजीको इमेल एड्रेस पनि पठाइदिनु होला भनेर नारायण प्रसाद अरियालले लेख्नुभएको छ नारायण प्रसाद अरियालको गजल यस्तो छ केही गल्ती तिम्रो थियो केही गल्ती मेरो थियो केही गल्ती तिम्रो थियो केही गल्ती मेरो थियो दुवै मौन भइदिनाले दिउँसै अँधेरो थियो तिमीले आँखा चिम्लिदिँदा स्वप्न देख्न थाल्थे म चाहिँ तिमीले आँखा चिम्लिदिँदा स्वप्न देख्न थाल्थे म चाहिँ माया माया मौलाउने एउटा सेरो फेरो थियो दुवै मौन भइदिनाले दिउँसै अँधेरो थियो तिम्रो इच्छा बढ्दै थियो मेरो हालत उस्तै थियो तिम्रो इच्छा बढ्दै थियो मेरो हालत उस्तै थियो तिमी रानी महल खोज्थ्यौ मेरो कटेरो थियो दुवै मौन भइदिनाले दिउँसै अँधेरो थियो निम्तो पत्र दियौ तिमीले भुमरीमा फसे म त निम्तो पत्र दियौ तिमीले भुमरीमा फसे म त तिम्रो शिरमा सिन्दुर हेर्न मलाई अप्ठ्यारो थियो केही गल्ती तिम्रो थियो केही गल्ती मेरो थियो दुवै मौन भइदिनाले दिउँसै अँधेरो थियो धादिङ ढोला दुई स्थायी निवास भई हाल त्रिचन्द्र बहुमुखी क्याम्पस अध्ययनरत नारायण प्रसाद अरियालको यो गजलपछि अर्को एउटा गजल म वाचन गर्छु सुमन भट्टराईको गजल छ उदयपुर सोरुङ छविसे उहाँको स्थायी निवास हाल काठमाडौँको मनमैजु बस्नुहुन्छ साउथ वेस्टर्न स्टेट कलेज वसुन्धारामा स्नातक प्रथम वर्षमा अध्ययनरत भनेर लेख्नुभएको छ उहाँ लेख्नुहुन्छ सोच्छे मुस्कुराउँ एउटा चाँदनी तृष्णाहरू बटुलेर सोच्छे मुस्कुराउँ एउटा चाँदनी तृष्णाहरू बटुलेर यथार्थ सोचदिन्छ बनाउँ खरानी तृष्णाहरू बटुलेर बिहानी हिम्मत छ भने रातमा घर बसाउन आऊ बिहानी हिम्मत छ भने रातमा घर बसाउन आऊ जस्तो घर बसाउँछे मसँगै रजनी तृष्णाहरू बटुलेर यथार्थ सोचदिन्छ बनाऊ खरानी तृष्णाहरू बटुलेर खोलालाई सोध दर्द कति छ मुटु छोडी जानुको दर्द खोलालाई सोध दर्द कति छ मुटु छोडी जानुको दर्द सागर डुबाउनेछ सिरा धमनी तृष्णाहरू बटुलेर यथार्थ सोचिदिन्छ बनाऊ खरानी तृष्णाहरू बटुलेर कठै यी नानी बाबुहरूले सोचे जस्तै भइदेला जिन्दगी कठै यी नानी बाबुहरूले सोचे जस्तै भइदेला जिन्दगी जस्तो यी आज सोच्दैछन् कनि कनि तृष्णाहरू बटुलेर यथार्थ सोचिदिन्छ बनाऊ खरानी तृष्णाहरू बटुलेर तिमी बत्ती मुनि पनि अँध्यारो छ भन्छौ पत्यार लाग्दैन तिमी बत्ती मुनि पनि अँध्यारो छ भन्छौ पत्यार लाग्दैन म बुन्छु झुन्किरी मुनि पनि सपनी तृष्णाहरू बटुलेर सोच्छे मुस्कुराउँ एउटा चाँदनी तृष्णाहरू बटुलेर यथार्थ सोचिदिन्छ बनाऊ खरानी तृष्णाहरू बटुलेर सुमन भट्टराईको गजल पढे मैले सोरुङ छविसे उदयपुर उहाँको स्थायी निवास हाल काठमाडौँ मनमैजुमा बस्दै हुनुहुन्छ र साउथ वेस्टर्न स्टेट कलेज वसुन्धारामा स्नातक प्रथम वर्ष अध्ययनरत हुनुहुन्छ उहाँको यो गजल वाचनपछि अब फेरि अर्को एउटा साङ्गीतिक गजल मौसम शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर आओ के भूल जाए सब गम, शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर आओ के भूल जाए सब गम, शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर। खास ही अदा से गजलों के जाम छलके, कुछ खास ही अदा से गजलों के जाम छलके, कुछ खास ही अदा से पहुँचे हम अंजुमन में, जिस दम शराब पी कर पहुँचे हम अंजुमन में, जिस दम शराब पी कर आओ के भूल जाए सब गम, शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर। गलियों का ये तबस्सुम, भंवरों का ये तरन, गलियों का ये तबस्सुम, भंवरों का ये तरन्नुम, कलियों का ये तबस्सुम, भंवरों का ये तरन्नुम, मदहोश कर रहा है आलम शराब पी कर, मदहोश कर रहा है आलम शराब पी कर, आओ के भूल जाए सब गम, शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर। किस हुस्न की शराबें आंखों को याद आई, किस हुस्न की शराबें आंखों को याद आई, किस हुस्न की शराबें आंखों को याद आई, दामन में घिर रही है शबनम शराब पी कर, दामन में गिर रही है शबनम शराब पी कर, आओ के भूल जाए सब गम, शराब पी कर आया है बारिशों का, मौसम शराब पी कर। सब है संभल के चलिए, सब राज खोल देगी। सब है संभल के चलिए, सब राज खोल देगी। सब है संभल के चलिए, सब राज खोल देगी। पाजेब की थिरकती छम छम शराब पी कर, पाजेब की थिरकती छम छम शराब पी कर, आओ के भूल जाए सब गम शराब पी कर। आया है बारिशों का मौसम शराब पी कर, आया है बारिशों का मौसम शराब पी कर। बुलबुल एउटा ईरानी चरा। सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क। बुलबुल एउटा ईरानी चरा। उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल के पाई उसले मलाई बिर्सेर, के पाई उसले मलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर, आगो ओझाई बत्ती निभाई, आगो ओझाई बत्ती निभाई, गैछे बिचरी सलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर, पश्चाताप पनि गर्नै दिएन, पश्चाताप पनि गर्नै दिएन, गइहाली दोषै नलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर, मलाई झुक्क्याई घरभित्र उलेर, मलाई झुक्क्याई घरभित्र उलेर, आफ्नै कटेरो जलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर, गुण बदल्ने आदत किचरी, गुण बदल्ने आदत किचरी, फर्किन्छे फेरि कलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर, आँतै नभएका डाँठ जरामाथि, आँतै नभएका डाँठ जरामाथि, टुप्पोमा पुगी पलाई बिर्सेर, के पाई उसले मलाई बिर्सेर, कसुर सम्झेर भलाई बिर्सेर। स्याङ्जाको रापाकोट एकबाट राजेन्द्र समासले पठाउनु भएको गजल थियो यो, छोटो मिटरको गजल, यसलाई वाचन गरेर सुनाएँ मैले। अर्को एउटा गजल छ दमक झापाबाट, दमक झापा स्थायी निवास भई हाल मिनेसोटा अमेरिका रहँदै आउनुभएकी सृजना नेउपानेको गजल, उहाँको गजल यस्तो छ। हाँस्न बन्द गर भन्यो रमाउन मनाई छ, हाँस्न बन्द गर भन्यो रमाउन मनाई छ, नलेखरे मनका कुरा छपाउन मनाई छ, मसी होइन बारुदको खेल राम्रो भन्छन् नानी, मसी होइन बारुदको खेल राम्रो भन्छन् नानी, शिक्षा देऊ बन्दुकहरू चलाउन मनाई छ, नलेखरे मनका कुरा छपाउन मनाई छ, मेरो मामा गोली लागि स्वर्गीय हुनुभएको थियो, मेरो मामा गोली लागि स्वर्गीय हुनुभएको थियो, यही नै छ हत्यारा त ठहराउन मनाई छ, नलेखरे मनका कुरा छपाउन मनाई छ, जब चिरा पर्छ मन टुक्रा हुन्छ काँच जस्तै, जब चिरा पर्छ मन टुक्रा हुन्छ काँच जस्तै, जे देखे नि हेर्नै पर्छ डराउन मनाई छ, नलेखरी मनका कुरा छपाउन मनाई छ, गाँठो परि मुटुभित्र व्यथा बढ्दा छातीभरि, गाँठो परि मुटुभित्र व्यथा बढ्दा छातीभरि, अर्कोपट्टि फर्की मन बहलाउन मनाई छ, हाँस्न बन्द गर भन्यो रमाउन मनाई छ, नलेखरी मनका कुरा छपाउन मनाई छ। अमेरिकाको मिनेसोटाबाट पठाउनु भएको थियो, दमक झापा स्थायी निवास भएकी सृजना नेउपानेले यो गजल, यसलाई वाचन गरेर सुनाएँ मैले। अर्को एउटा गजल छ प्रमोद केसीले कलङ्की काठमाडौँबाट पठाउनु भएको छ, एउटा गजल बुलबुलमा वाचन गराउने रहरले गर्दा लेखेर पठाएको छु, वाचन गरिदिनु होला भनेर लेख्नु भएको छ। पशु होस् या मानिस लास एउटै लाग्छ, पशु होस् या मानिस, लास एउटै लाग्छ, सेकुवा र चिताको बास एउटै लाग्छ। पराई भन्छन् आफ्नो भन्छन् अन्यलमा पर्छु, पराई भन्छन् आफ्नो भन्छन् अन्यलमा पर्छु, मलाई त सारा संसार खास एउटै लाग्छ, सेकुवा र चिताको बास एउटै लाग्छ। आफै भित्र छ पानी पछ्याउँछ अर्को बादल, आफै भित्र छ पानी पछ्याउँछ अर्को बादल, त्यो बादलको र मेरो प्यास एउटै लाग्छ, सेकुवा र चिताको बास एउटै लाग्छ। जब आमाको गाला र माटो सुमसुम्याउँछु, जब आमाको गाला र माटो सुमसुम्याउँछु, ती दुवैबाट आउने आभास एउटै लाग्छ। पशु होस् या मानिस, लास एउटै लाग्छ, सेकुवा र चिताको बास एउटै लाग्छ। यो गजल प्रमोद केसीको थियो, कलंकी काठमाडौँबाट पठाउनु भएको उहाँले। यो गजलको वाचनपछि अब फेरि एउटा सांगीतिक गजल। लागी सजे दीप जले सूर के सागर में, दीप जले सूर के सागर में, जब मैं गीत सुनाऊं लागी रे लागी लगाऊंगे ओ लागी रे लागी लगाऊंगे दीप जले सूर के सागर में, जब मैं गीत सुना लागी रे लागी लगाऊंगे सरगम छेड़ू बरखा बरसे, सरगम छेड़ू बरखा बरसे, जलती आग बुझाऊ बुझाऊ रे लागी लगाऊ ओ लागी रे लागी लगाऊ दीप जले सूर के सागर में, जब मैं गीत सुना लागी रे लागी लगाऊंगे। नीले गगन पे परियां नाचे, नीले गगन पे परियां नाचे, नीले गगन पे परियां नाचे, जब मैं तार लगाऊं रे लगाऊं रे आगे लगाऊंगे दिल दीप जले सूर के सागर में, जब मैं गीत सुना लागी रे लागी लगाऊंगे दिल ओ लागिरे लागि जंगी दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे दूर हो सारे दुख अंधियारे प्यार की जोत जगाऊरे जगाऊरे लागे जगाऊरे ओ लागे जगाऊरे दीप जले सूर के सागर में जब जब गीत सुनाऊं लागी रे लागी सजाऊंगी ओ लागी रे लागी सजाऊंगी मेरो निम्ति तिम्रो जीवनको अमूल्य समय मिलायो मेरो निम्ति तिम्रो जीवनको अमूल्य समय मिलायो अदालतमा मेरो पक्षमा भई तिमीले न्याय दिलाए जस्तो गरी ममाथि आइलाग्नु न्याय दिलाए जस्तो गरी ममाथि आइलाग्नु आफूले नसक्दा आक्रोशमा अरूलाई अन्याय गरायौ अदालतमा मेरो पक्षमा भई तिमीले न्याय दिलायौ एउटा यात्री तिमी थियौ अर्को यात्री म पनि साथ दिएको बहानामा अर्कोलाई गन्तव्य बनायौ मेरो निम्ति तिम्रो जीवनको अमूल्य समय मिलायो चन्द्रा जोशीको गजल थियो यो उहाँको गजल वाचन गरे मैले झापा स्थायी निवास भई हाल लेबनन रहँदै आउनुभएको छ चन्द्रा जोशी सुमन उहाँको पुरा नाम ढुङ्गा पुजेर वरदान पाइँदैन ढुङ्गा पुगेर पुजेर वरदान पाइँदैन चाहँदैमा जबरजस्ती मान पाइँदैन रक्षक नै हो भक्षक भन्ने पनि रक्षक नै हो भक्षक भन्ने पनि यो कलियुगमा यहाँ भगवान पाइँदैन चाहँदैमा जबरजस्ती मान पाइँदैन जिन्दगी नै त छ आफ्नो गुरु जिन्दगी नै त छ हाम्रो आफ्नो गुरु बुझ्ने कोसिस नगरे त ज्ञान पाइँदैन चाहँदैमा जबरजस्ती मान पाइँदैन कसको भर पर्नु र स्वार्थी छ दुनियाँ कसको भर पर्नु र स्वार्थी छ दुनियाँ सबै छन् पराई आफ्नो पन पाइँदैन ढुङ्गा पुजेर वरदान पाइँदैन चाहँदैमा जबरजस्ती मान पाइँदैन कलङ्की काठमाडौँबाट गरिमा लुइटेले पठाउनु भएको गजल थियो यो यसलाई वाचन गरे मैले अब अर्को एउटा गजल देउराली तीन गोर्खा स्थायी निवास भई हाल थापाथली क्याम्पस अध्ययनरत सन्तोष थापाको छ उहाँको गजल यस्तो छ घाम अस्ताए पनि जुन त देखिँदो रहेछ घाम अस्ताए पनि जुन त देखिँदो रहेछ बदौरे भेलमा पनि धुन त देखिँदो रहेछ के देख्छ संसारमा छक्क पर्दैछु के देख्छ संसारमा छक्क पर्दैछु साधुको हातमा पनि खुन त देखिँदो रहेछ बदौरे भेलमा पनि धुन त देखिँदो रहेछ किन हेपियो ऊ दलित नै भएर किन हेपियो ऊ दलित नै भएर उसैको पसिनामा कतै सुन त देखिँदो रहेछ बदौरे भेलमा पनि धुन त देखिँदो रहेछ बच्चा सम्झी रुन्छे ऊ पार्पा चुकेपछि पनि बच्चा सम्झी रुन्छे ऊ पार्पा चुकेपछि पनि पिनेपछि पो मकैमा घुन त देखिँदो रहेछ घाम अस्ताए पनि जुन त देखिँदो रहेछ बदौरे भेलमा पनि धुन त देखिँदो रहेछ गोर्खाको देउराली तीन स्थायी निवास भए हाल थापाथली क्याम्पस अध्ययनरत सन्तोष थापाको गजल थियो यो। यसलाई वाचन गरेर सुनाएँ मैले। अब साङ्गीतिक गजलको पालो भएको छ। मैं हूँ तेरा तो हवस् त यिनै साङ्गीतिक गजलहरू र तपाईँले पठाउनुभएका पत्र तथा गजलहरूको वाचन सँगसँगै आजको लागि बुलबुलबाट हामीले बिदा लिने बेला भएको छ। गएको साता बुधबार र शनिबार प्रस्तुत भएको शेखर अस्तित्वसँगको कुराकानी सहितको उहाँका गजलहरूको कार्यक्रम कस्तो लाग्यो कृपया प्रतिक्रिया पठाउनुहोला। ती दुई कार्यक्रम बाहेक पनि हामी एउटा बसाई फेरि साहित्यको सम्बन्ध सेतु श्रृङ्खला लिएर आउने सोचमा छौँ। केही समय पछाडि लिएर आउँछौँ, केही हप्ता पछाडि, कृपया प्रतीक्षा गर्नुहोला। अब जाँदा जाँदै हाम्रो पत्राचार ठेगाना कार्यक्रम बुलबुल पोस्ट बक्स नम्बर 6469 काठमाडौँ नेपाल, इमेलका लागि bulbul@unn.com.np। हवस् त शनिबारको बुलबुलसम्मका लागि उत्पादन सहयोगी उदय घिमिरे र म प्रस्तुता अच्युत घिमिरे बुलबुल बिदा हुँदैछौँ। जाँदा जाँदै स्पेनबाट पठाउनुभएका श्रीभक्त पौडेल आफन्तको गजल वाचन गर्दै शुभरात्रि भन्दैछौँ। भाग्दैछु अनि भोग्दैछु, भाग्दैछु अनि भोग्दैछु, तकदिर आफ्नो ठोक्दैछु जिन्दगीको गोरेटोमा, जिन्दगीको गोरेटोमा आफैलाई नै टोक्दैछु तकदिर आफ्नो ठोक्दैछु। भेटे जति गधा यहाँ, भेटे जति गधा यहाँ, साष्टाङ्ग पो ढोक्दैछु तकदिर आफ्नो ठोक्दैछु। जोक्दैछु सपनाहरू, जोक्दैछु सपनाहरू, पोल्टो च्यातेर पोक्दैछु तकदिर आफ्नो ठोक्दैछु। बोक्दैछु भारी जीवन, बोक्दैछु भारी जीवन, जानी नजानी खोक्दैछु भाग्दैछु अनि भोग्दैछु तकदिर आफ्नो ठोक्दैछु। बुलबुल एउटा इरानी चरा, उज्यालो 90 नेटवर्कको रात्रि प्रस्तुति। बुलबुल बुल।